नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, पूर्वी चितवनको चैनपुरमा रहेको कङ्काले सामुदायिक वनमा भीषण आगलागी भएको छ। गैराति करिब 12 बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन सशस्त्र प्रहरी स्थानीय उपभोक्ता खटिएका छन्। आगोले वनको करिब 100 हेक्टर क्षेत्रफल सक्खा पारेको वनका अध्यक्ष राममणि नेउपानेले रेडियो अर्पणलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल भोटिया बेस क्याम्प चैनपुरका प्रहरी नायब निरीक्षक राजकुमार तामाङको नेतृत्वमा 25 जना सशस्त्र प्रहरी गायत करिब 400 जना स्थानीय उपभोक्ताले आज बिहान 4 बजेबाट आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। बस्तीबाट 800 मिटर टाढाको सो वनमा काठ तस्करी वा सिकारीबाट आगलागी भएको नसक्ने वनका अध्यक्ष नेउपानेले बताउनुभयो। उता रौतडको देवाही गुनाहीको पासवान बस्तीमा आज बिहान आगलागी हुँदा 10 घर जलेर नष्ट भएका छन्। बिहान 5 बजेतिर स्थानीय भोला पासवानको घरमा लामखुट्टे धपन बालेको ले आगो लागेको थियो। आगलागीबाट 30 लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बाल बालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ। 6 महिनादेखि 5 वर्षका 24 लाख बाल बालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये 1 वर्षदेखि 5 वर्षसम्मका 22 लाख बाल बालिकालाई जुकाको औषधि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ। देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकेका केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। आज छुटेका बाल बालिकालाई भोलि औषधि खुवाइनेछ। भिटामिन ए को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले 2050 सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि देशैभर देखेको इन्धन अभाव अझै केही दिन कायम रहने भएको छ। तेल आपूर्ति र वितरण आउँदो मङ्गलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ। सोमबार नेपाल आयल निगमले 309 करोड भारतीय रुपियाँलाई तिर्ने भएपछि शुक्रबारदेखि नै इन्धन आयात बढेको निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले जानकारी दिनुभयो। उहाँका अनुसार झण्डै 9 अर्ब भारतीय रुपियाँ आइओसीलाई तिर्न बाँकी सोमबार 309 करोड भारतीय रुपियाँ निगमले बुझाउनेछ। तेलको आपूर्तिमा सुधार भएसँगै मङ्गलबारदेखि सहज तरिकाले उपभोक्ताले तेल पाउने सत्यालले बताउनुभयो। विद्यालय स्वागत तथा भर्ना अभियान उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ। शिक्षा मन्त्रालयका सहप्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार सरकारी तथा गैर सरकारी सङ्घ संस्था र विद्यालयको पहलमा घर दैलो लगायतका चेतनामूलक कार्यक्रम भइरहेका छन्। यसपटक अभियान पिछडिएको क्षेत्र र समुदायमा बढी केन्द्रित गरेको पाण्डेले बताउनुभयो। सीमान्तकृत समुदाय र पिछडिएको क्षेत्रका धेरै बालबालिका विद्यालय आउन बाँकी रहेकाले अभियान यसतर्फ केन्द्रित रहेको उहाँको भनाइ छ। गएको 2 गतेदेखि सुरु भएको भर्ना अभियान आउँदो 15 गतेसम्म चल्नेछ। दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा जहाजका क्याप्टेनलाई पक्राउ गरिएको छ। योनहाम न्युज एजेन्सीको खबर अनुसार क्याप्टेन ली जुन सिओकले काममा लापरवाही र समुद्री कानून उल्लङ्घनको आरोपमा पक्राउ गरिएको हो। एक स्थानीय अदालतले क्याप्टेन र उनका 2 साथी विरुद्ध पक्राउको वारेन्ट जारी गरेको थियो। यस दुर्घटनामा परि 28 मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ, जसमा 268 मानिस अझै पनि हराइरहेको र 179 जनालाई बचाइएको बीबीसीले जनाएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। प्रान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र मुम्बई इन्डियन्स भिड्नेछन्। पहिलो खेल जितिसकेको बेङ्गलोर विजय यात्रा जारी राख्ने सुरुमा छ भने मुम्बई पहिलो जित हात पार्ने कोसिसमा रहनेछ। यसअघि बेङ्गलोरले दिल्लीलाई पराजित गरेको थियो भने मुम्बई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेबल्स बीच प्रतिस्पर्धा हुनेछ। अवस्था बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।